नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर इन्सुईमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौँ। यति बेला प्राविधिक कक्षमा हुनुहुन्छ मित्र विष्णु, अनि आजको यो प्रोग्राम जस्ट फर एनसीमा एकजना नौलो मित्र आउनुभएको छ, होइन? हजुर, र म छु तपाईँकै साथी दिवस मगर, र म छु तपाईँकै आफ्नै मित्र सुजिता हमाल। र प्रोग्राम जस्ट फर एनसीमा हामी जसमा मेरोमा अहिले कुराकानी गर्ने गर्दछौँ, कहिले समयसामयिक विषयवस्तुमा हेरेर कुराकानी गर्ने गर्दछौँ, र कहिले भने तपाईँको प्रतिभालाई लिने गर्दछौँ। आजको यो बुधबारको बसाइमा प्रोग्राम जस्ट फर एनसीमा चाहिँ हामीले जस्ट तपाईँहरूसँग के प्रतिभा छ त्यस प्रतिभालाई चाहिँ हामी सुन्नेछौँ, तपाईँको प्रतिभालाई लिनेछौँ आज भने हामी प्रोग्राम जस्ट फर एनसीमा। त्यसको लागि तपाईँ हाम्रो प्रोग्राम जस्ट फर एनसीमा सहभागी हुनको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ, 0656363332 र 0656363333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ र तपाईँको प्रतिभालाई हामीले सम्मान अनि कदर गर्नेछौँ। तपाईँको प्रतिभालाई तपाईँ देखाउन अनि सुनाउन सक्नुहुन्छ। र कार्यक्रमको सुरुवात गर्न एउटा साङ्गीतिक आवाजबाट, सम्झनामा आउँदिन म, निकै नै कर्णप्रिय आवाजपछि पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर एनसिएमा। आज प्रोग्राम जस्ट फर एनसिएमा भने हामी श्रोताहरूको प्रतिभालाई लिने गर्दछौँ र हामीले पनि आफ्नो प्रतिभा देखाउने गर्छौँ, होइन त दिवस? हजुर, कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसको लागि त एउटा टेलिफोन नम्बर खुल्ला छ, 0555-363-32, 0555-363-33। कार्यक्रम जस्ट फर इन्जोरलाई रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.nb मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको छ। र यति बेला प्रोग्राम जस्ट फर एनजिओमा कोही मित्र आउनुभएको छ भनेर हामीलाई विष्णुजीले इसारा गर्नुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो हेलो हेलो विष्णुजी के भइरहेछ? कार्यक्रममा कोही मित्र आउनुभएको थियो तर पनि उहाँसँग हाम्रो कुराकानी हुन सकेन, सम्बन्ध विच्छेद भएको छ। र तपाईँ पनि आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसिएमा। त्यसको लागि हामीले दुईवटा नम्बर खुल्ला गरेका छौँ, 0555-363-32 र 0555-363-33 दुईवटा लाइन खुल्ला गरेका छौँ। आज भने हामीले तपाईँको प्रतिभालाई लिने गर्दछौँ र गीत कविता गजल तपाईँको तपाईँसँग जे प्रतिभा छ त्यो आफू हामीसँग आएर सुनाउन सक्नुहुनेछ, थोरै भए पनि इन्जोय गर्न सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0555-363-32 0555-363-33 बाटो भए तपाईँ आउन सक्नुहुनेछ। हाम्रो दिवसलाई के आउँछ यस्तो कविता गजल भन्नलाई? म चाहिँ किनभने आज चाहिँ तिम्रो कविता गजल सुन्ने भनेर आएको छु। म चाहिँ मलाई त्यति त आउँदैन है, त्यही पनि ट्राई गरौँ न, तिमीलाई आउँछ होला नि, तिमी सुरु गर न पहिला। होइन तिमी भन न, म पछि भन्दैछु। ल, तिमीले हाई भन्दा हेलो मैले भनिदिएकी हो, अपरिचित भए पनि मित्रताको हात थामिदिएको हो, एकुरो तिम्रो नसर घरिघरि मलाई पर्दा, असमय तिमी भए पनि मन्द मुस्कानमा छर्दिएकै हो। खासै आउँदैन त्यही पनि सुजिताले कसलाई हो यस्तो? यो त अब त्यति त्यसै लेखेको भनेको नि। आज सुजिता त एकदम राम्रो ब्युटिफुल भएर आएको छ, पक्कै पनि कसलाई भनेको होला, सुनिरहनु भएको छ होला। तपाईँ पनि रेडियो जस्ट फर इन्जोय प्रोग्राम जस्ट फर इन्जोयमा हुनुहुन्छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ। त्यतिबेला भने कोही मित्र आउनुभएको छ, दिवस विष्णुजीले इसारा गर्नुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो, उहाँसँग नै कुराकानी हुन सकेन प्राविधिक कारणले। के भइरहेको विष्णुजी, आज भने दुईजना मित्र आउनुभएको थियो, उहाँहरूसँग हाम्रो कुराकानी हुन सकेन, सम्बन्ध विच्छेद भइसक्यो, कुराकानी गर्न नपाउँदै र विष्णुजीले मिलाइरहनु भएको छ। के भइरहेको, तपाईँ पनि आउन सक्नुहुन्छ, 0555-363-32 र 0555-363-33 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। र यति बेला भने एउटा साङ्गीतिक आवाजलाई जोड्नु पर्छ भनेर विष्णुजीले इसारा गर्नुभएको छ। सुनौ अही गीत।

म कहिल्यै एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0656 63 396, मोबाइल 98550 62 377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। भरपर्दो वैदेशिक रोजगारका लागि दक्षिण कोरिया, कोरियाली रोजगारका लागि कोरियन भाषा। अनि कोरियन भाषाको लागि? हजुर, कोरियन भाषाको लागि सम्झनै पर्ने ठाउँ रिफ्रेश एक्ज्याक्ट स्टडी सेन्टर, रत्नगर 2 चितवन। फोन नम्बर 0556 61 330 र 562 293। साथै हामी कहाँ कोरियन भाषाको अलावा प्लस टू देखि मास्टर लेभल सम्मका सम्पूर्ण विषयका ट्युसन कक्षा पनि सञ्चालन भइरहेको छ। घर भाडामा टाढी सौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र 6 कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 98 71 81 467 र 98 55 55 005। सूचना, यही 2071 जेठ 15 गते 8 गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारका उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री माननीय प्रकाश मान सिंहज्यूको प्रमुख आतिथ्यतामा बिहान ठिक 11 बजे सौराचोक होटल गंगोत्री हाइवेमा नेपाली कंग्रेस क्षेत्र नम्बर 2 चितवनको आयोजनामा 2042 सालको सत्याग्रहमा गिरफ्तार एवं जेल पर्नुहुने साथीहरूलाई सम्मान कार्यक्रम हुन गइरहेको हुँदा सम्पूर्ण नेपाली कंग्रेसका कार्यकर्ता एवं शुभेच्छुक साथीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। नेपाली कंग्रेस क्षेत्र नम्बर 2 चितवन। हार्दिक निमन्त्रणा। हाम्रा पूजनीय बुबा डण्डपाडी आचार्यको यही जेठ 3 गते भएको असामयिक निधनमा सागर जानुहुने छरछिमेक इष्टमित्र बन्धु बान्धव एवं समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा यही जेठ 15 गते पर्ने 13 दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि आफ्नो निवास रत्नगर 1 बकुलरमा उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौ। छोराहरू लक्ष्मीकान्त आचार्य, धनेश्वर आचार्य, नारायण प्रसाद आचार्य, बुहारीहरू देवकला आचार्य, तारादेवी आचार्य, चतुर्भुज आचार्य, अनिता आचार्य, छोरीहरू विष्णुकला पौडेल, सीता पौडेल एवं सम्पूर्ण आचार्य परिवार रत्नगर 1 बकुलहर। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम जस्ट फर इन्जोय। एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर एनसुए। प्रोग्राम जस्ट फर एनसुए एक सय रेडियो अर्पण 104.5 मेगाहर्ज, त्यस्तै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ सुनिरहनु भएको छ। आजको यो बुधबारको व्यवसायमा पनि कार्यक्रम जस्ट फर इन्जोयमा तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ, 0556 63 332 र 0556 63 333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। अबसम्म भएको कविता गजल मुक्तहरू तपाईँले सुनाउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा बाटो खुल्ला छ, 0556 63 332 र 0556 63 333। दुईवटा नम्बर हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। तपाईँको प्रतिभालाई हामीले नै गर्दछौँ सम्मान अनि कदर गर्नेछौँ तपाईँको प्रतिभालाई, र साथमा तपाईँ तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसुईमा। आजको यो बुधबारको बसाइमा भने साथी दिवससँगै म सुजिता उपस्थित भइसकेको छु र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर विष्णुले सहयोग गरिरहनु भएको छ। र यति बेला एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भन्नुभयो। इन्जेमा हामीले सुमधुर आवाजमा सजिएको नेपाली मुभी मिस नेपालबाट सुन्यौँ दुर्गा खरेलको सुमधुर आवाजमा सजिएको गीत। त्यसपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम जस्ट फर इन्जे र संसारको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र आज पनि प्रोग्राम जस्ट फर एनजीको हामी अन्त्यतिर आइसकेका छौँ। विदा माग्नुपर्छ भनेर प्राविधिक मित्र विष्णुले हामीलाई इसारा गर्नुभएको छ। आज फोन गरेर आउनु भएको थियो मित्रहरू, तर उहाँहरूसँग हाम्रो कुराकानी हुन सकेन प्राविधिक कारणवश। र प्रोग्राम जस्ट फर एनजी सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर साथ दिने सहकर्मी मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको प्रोग्राम जस्ट फर एनजीको यो एपिसोडबाट म सुचिता हुमार र म दिवस मगर एकैसाथ बिदा हुन्छु। नमस्कार। कसैले बढाई चढाई बुट्टा भरेर सुनायो कि कसैले, मैले बस्ने तो दिलमा बस पायो कि कसैले, तरा तिमी रेडियो अर्पण 104.5